नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। अब खबर विस्तारमा, प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी व्यवस्थापिका संसदमा भएको अवरोध फुकाइदिन आग्रह गर्नुभएको छ। संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने, चार बुँदे सहमति अनुसार उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरिनुपर्ने, विभिन्न मन्त्रालयबाट भएको रकमान्तर रोकिनुपर्ने लगायतका माग राखेर विपक्षी दलहरूले सदनको काम कारवाही अगाडि बढ्न दिएका छैनन्। प्री बजेट छलफलका लागि बोलाइएको व्यवस्थापिका संसदको पहिलो बैठक नै विपक्षीले चल्न दिएनन्। माग पूरा नभएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान रहेको छ। प्रधानमन्त्री कोइरालाले राजनीतिक संयन्त्र आवश्यक नभएको बताउँदै संसदीय छानबिन समिति बनाउन तयार रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। व्यवस्थापिका संसदको बैठक आज पनि दिउँसो 3 बजे बोलाइएको छ। राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दैछ। अबको केही बेरमा नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरूले आफ्ना धारणा राख्नेछन्। हिजोको संविधानसभा बैठकमा सभासदहरूले संघीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुख रूपमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। अघिल्लो संविधानसभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निर्क्योड सम्बन्धी प्रतिवेदन र त्यस सम्बन्धी पूरक प्रतिवेदनमाथि संविधानसभा छलफल भइरहेको छ। छलफलमा सभासदहरूले राज्यको पुनर्संरचना सत्ताको सरोकारवाला र नागरिकको मनोवृत्ति सँग पनि जोडिएकाले पहिले त्यसको उचित निरूपण हुनुपर्ने, नाम नामाङ्कन तथा जात र भाषामा जोडिएका कारण समस्या जटिल बन्दै गएकाले त्यसतर्फ सचेत हुन सुझाव दिएका छन्। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय बल्कुमा दिउँसो 1 बजे सुरु हुने बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गर्नुभएको संगठनात्मक प्रतिवेदनको बारेमा छलफल भएपछि परिमार्जनसहित पारित हुनेछ। एमाले प्रचार विभाग प्रमुख प्रदीप गेवालीका अनुसार महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरूले आजको बैठकमा आआफ्नो धारणा राख्नेछन्। आजको बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख युवराज गेवालीले विधान संशोधन प्रस्ताव पेश गर्ने पनि प्रचार विभाग प्रमुख गेवालीले जानकारी दिनुभएको छ। संविधान संशोधनको प्रस्ताव पारित भएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुने एमाले स्रोतले जनाएको छ। यसैबीच बैङ्ककमा स्वास्थ्य उपचारपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्कनुहुने भएको छ। मध्याह 12 बजेपछि नेता ओली काठमाडौँ आइपुग्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ। भारतीय तीर्थयात्री बोकेको LU1X3803 नम्बरको बस प्युठानको गोटीवाङमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 18 पुगेको छ। 12 जनाको घटनास्थलमै र 6 जनाको प्युठान जिल्ला अस्पतालमा उपचार गर्दै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर भीमग्रीबाट कृष्णनगर जाँदै गरेका भारतीय तीर्थयात्री बोकेको बस गोटीवाङको लामा चौरमा सडकबाट 100 मिटर तल खसेको प्रहरी प्रमुख दीपक रेग्मीले बताउनु भएको छ। घाइतेमध्ये 24 जनाको प्युठान उपचार भइरहेको छ भने बाँकी 19 जनालाई बुटवल पठाइएको छ। तीर्थयात्री भारतको उत्तर प्रदेशको बहराइच, गोन्दा र बलरामपुरका रहेका छन्। सिरियामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। गृहयुद्ध सुरु भएको 3 वर्षपछि राष्ट्रपति चुनाव हुन लागेको हो। चुनावमा वर्तमान राष्ट्रपति बसर अल असद सहित महिर हजार र हसन अल नुरी प्रतिस्पर्धामा रहेका छन्। राष्ट्रपति निर्वाचनमा मतपत्रमा 1 भन्दा बढी उम्मेद्वारको नाम भएको यो पहिलोपल्ट भएको बीबीसीले जनाएको छ। तर अरू प्रतिस्पर्धी तुलनात्मक रूपमा कम परिचित र चुनावी प्रचार प्रसारमा प्रभावकारी रूपमा गर्न नसकेकाले यो चुनावमा वर्तमान राष्ट्रपति असद नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने अनुमान गरिएको छ।